नमस्कार साथै प्रभातकालीन न्यानो अभिवादन कार्यक्रम हाम्रो देश हाम्रो गोठ प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूमा प्रविधिका दाजु रिजन अनि कार्यक्रम प्रस्तुता म सुशील पौडेलको तर्फबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 107.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्जको आकाशीय ध्वनि तरङ्ग र इन्टरनेट अनलाइनको www.radioarpan.com.np बाट विश्वभर एकैसाथ सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हाम्रो देश हाम्रो गौरव लिएर हामी हरेक हप्ताको बिहिबार बिहान 8 बजेको शुभ बिहानी पश्चात आउने गर्दछौ र राष्ट्र र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू सकारात्मक सोच प्रेरक प्रसङ्ग साथसाथै मिठा मिठा स्वदेश गानहरू उठान गर्ने गर्दछौ। आजको श्रृङ्खलामा पनि यिनै र यस्तै विषयवस्तुको साथमा उपस्थित भएका छौ। साँच्चै नै हामी जन्मेको यो देश गौतम बुद्धको जन्मदेश ऋषि मुनिहरूको तपोभूमि आराध्य देवी देवताको कर्मफलो सुन्दर प्राकृतिक झटाहरूले भरिपूर्ण यो देश यो राष्ट्र हाम्रो लागि सदा सदा गौरव अनि प्रतिष्ठाको विषय हो। त्यसैले रेडियो अर्पण 104.5 मेगाहर्जको यस श्रृङ्खलामा रहेर हामी सदा सदा राष्ट्र र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू उठान गर्दै आइरहेका छौ। आजको श्रृङ्खलामा करिब 200 वर्ष अगाडिको इतिहासलाई उठान गर्न खोजिरहेका छौ। कार्यक्रमको स्वागत गरौं एउटा स्वदेश गानबाट। क्षेत्रफल कति हो भन्ने प्रश्नमा सबैको उत्तर 147,181 वर्ग किलोमिटर भन्ने जवाफ आउन सक्छ। के यो सही छ त? नेपालको सिमाना मिचिएको सबैलाई थाहा छ, तर तैचुप मैचुपको अवस्था किन? हामीले हाम्रो जमिनको दावा गर्न पाउँछौ कि पाउँदैनौ? नेपाली स्वाभिमानसँग गाँसिएको एउटा गम्भीर प्रश्न छ नेपालीहरूको माझमा। भारतले आज नेपालको 100 वर्ग किलोमिटरको क्षेत्रफल जमिनमा ताण्डव मचाइरहेको मात्र छैन, सिमानामा रहेका नेपालीहरूमाथि बर्बर अत्याचार गरिरहेको छ। यो आजको अवस्था किन आएको हो? कुन सन्धि सम्झौताले नेपाललाई क्रमशः टुक्राउने प्रक्रियामा छ, जहाँ नेपाली मूक दर्शक बनेर बस्न बाध्य भएका छन्? नेपालको इतिहासमा तत्कालीन ब्रिटेनसँग ब्रिटेन पक्षले 1815 डिसेम्बर 2 प्रस्ताव गरेको र नेपालले 1816 मार्च 4 हस्ताक्षर गरेको सुगौली सन्धि भन्दा पहिले नै हानिकारक असमान सन्धि भएको भनेर पहिचान दिन सक्छौ। नेपालीको तर्फबाट जुन यो जस्तो असमान सन्धि कुनै पनि छैन। त्यसो त नेपाल र भारतको बीचमा सम्बन्ध सुधारको नाममा भएको धेरै सन्धि र सम्झौता नेपालीका लागि हानिकारक छन्। नेपाल र भारतको बीचमा भएको 1950 जुलाई 31 तारिकको सन्धि पनि असमान सन्धिका रूपमा हेर्न सकिन्छ। त्यो बाहेक नेपाल र भारत बीचमा भएका वाणिज्य सन्धिहरूले नेपाली पक्षलाई जहिले पनि तल पारेको कारण ती पनि असमान नै छन्। चर्चा पाएको सुगौली सन्धि नेपालका लागि असमान सन्धि हो। सुगौली सन्धिमा नेपाललाई पेल्ने काम गरिएको छ। सन्धि गर्नुभन्दा पहिले नेपालको क्षेत्रफल 204,917 वर्ग किलोमिटर थियो। हाम्रो विशाल नेपालको भूभाग घटेर आज सानो भएको छ। आज 56,57 वर्ग किलोमिटर क्षेत्रफलको नेपालको भूभागमा भारतले हैकम जमाएको छ। नदीलाई आधार मानेर गरिएको सन्धिले पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्म थियो। सतलज भन्दा पारी काङ्गडासम्म पुगे पनि इतिहासमा त्यहाँका राजाले हारेको उल्लेख गरिएको छ। जसको नेपालको हक लाग्दैन, तर टिस्टाको कुरा गर्ने हो भने टिस्टाको पूर्व 70 किलोमिटर पूर्वसम्म नेपालको क्षेत्रफल पर्छ, त्यो हामीले दावी गर्न सक्छौ। बंगलादेशको बर्डरसम्म र बंगलादेशको भित्र रहेको दिननाथपुर र रम्भापुर पनि तत्कालीन नेपालको विशाल भूभाग हो भनेर इतिहासमा उल्लेख गरिएको छ। आज नेपालीहरूले पूर्वमा टिस्टा र पश्चिममा काङ्गडासम्म हक दावी गर्न पाउँछ, किनभने असमान सन्धि त्यो पनि ब्रिटेनसँग गरिएको हो, त्यो भारतसँग लागू हुने कुरै आउँदैन। त्यसो त बेलायतको संसदले 1947 जुलाई 18 पारित गरेको इन्डिया इन्डिपेन्डेन्ट हुँदा जुन अवस्थामा भारत गएको थियो त्यही अवस्थामा फर्केका छौँ भनेर उल्लेख गरिएको कारण पनि त्यस्तो सन्धि लागू हुने अवस्थामा छैन। त्यो भन्दा महत्वपूर्ण कुरा कहाँ छ भने नेपाल र भारतको बीचमा 1950 भएको शान्ति र मैत्री सन्धिको धारा 8 यो भन्दा अगाडि गरिएका सम्पूर्ण सन्धिहरू रद्द भएका छन् भन्ने कुरा उल्लेख गरेको छ। यही सन्धिले पनि हामीले हाम्रो भूभागको दावी गर्न सक्छौ। सुगौली सन्धिमा नेपालले धेरै भन्दा धेरै ठाउँ त्याग गरेको छ। महाकाली र राप्ती नदीको बीचमा सम्पूर्ण तल्ला भागहरू, दोस्रो राप्ती गण्डकीका बीचका सम्पूर्ण तल्लो भूमि, गण्डकी र कुशी बीचको समस्त तल्लो भाग, मेची र टिस्टा बीचको समस्त तल्लो भूमि, मेची नदी भन्दा पूर्वतर्फको सम्पूर्ण पहाडी इलाकाहरू, नगरीको दुर्गम र जमिन तथा नगरकोटको घाटी जसमा मोरङबाट पहाडतिर जाने बाटोको सो घाटी र नागरिकका बीचमा सबै भूभाग यस मिति गोर्खाली सेनाले खाली गर्नुपर्ने भनी सुगौली सन्धिमा उल्लेख गरिएको छ। यो भूभागहरू कहाँ छन् अहिले त्यसको अवस्थाको जानकारी दिने प्रयास नगरिएको समाचार यहाँ उठिरहेको छ। त्यति मात्र होइन, अर्को भारतको ज्यादती कहाँनिर प्रष्ट देखिएको छ भने सन् 1950 भएको नेपाल भारत बीचको सन्धिमा त्यस्तो कुनै असर गर्ने बुदाहरू नभए पनि त्यससँगै अर्को गोप्य पत्रचार छ, त्यसमा 1950 भएको सन्धिका विषयवस्तुलाई सरासर हडप्ने प्रयास गरेको छ। जसको 2 बुदामै भनिएको छ, नेपालको सुरक्षाका लागि आवश्यक कुनै हात हतियार, खरखजना र युद्धजन्य सामग्री र औजारहरू जो नेपाल सरकारले भारतीय सीमा भएर पैठारी गर्छ, त्यस्तो पैठारी भारत सरकारको सँगको सहयोग र सम्झौताबाट गर्नेछ। भारत सरकारले त्यसको हात हतियार छिटो छरितो पार वहनको लागि कदम चाल्नेछ। यो बुदाले के अङ्कित गर्दछ भने नेपालका लागि चाहिने हात हतियार भारत भएर मात्रै ल्याउने पाउने भन्ने बुझिन्छ। त्यतिमा होइन, कति कस्ता र कुन हतका हतियार ल्याउन भारतसँग सहयोग र सम्झौता गर्नुपर्ने बताएको छ। सोझो रूपमा भन्ने हो भने नेपालीले आफ्ना लागि चाहिने हात हतियार भारतसँग सम्झौता गर्नुको मूल्य कारण के हो? अर्को ज्यादती त्यहाँ के छ भने भारतले जहिले पनि नेपालको प्राकृतिक स्रोतको विकास वा नेपालमा कुनै औद्योगिक परियोजनाका लागि विदेशी सहयोग प्राप्त गर्ने निर्णय गरेको छ भने त्यो भारतलाई नसोधी त्यहाँ लागू गर्ने स्थिति सिर्जना भएको पाइँदैन। नेपालले यदि विदेशी सहयोग लिएर पनि एजेन्सीको गरेको सहयोग भारतलाई स्वीकार्य नहुने बताएको छ। गोप्य पत्रचारको बुदा नम्बर 7 एक अर्काको सुरक्षा व्यवस्थामा प्रभाव पार्ने क्रियाकलापमा भएका विदेशीलाई नगुहार्न दुवै सरकार मन्जुर हुनेछन् भन्ने कुरा उल्लेख गरिएको छ। यस किसिमका ज्यादती जन्य सम्झौताहरू भएका छन् जसको कारण नेपालले अन्तर्राष्ट्रिय स्तरबाट पाउने सल्लाह र सहयोगमा पाउनबाट वञ्चित भएको छ। बेला मौकामा भारतीय सरकारका जिम्मेवार मानिसहरूबाट व्यक्त विचार भारतीय क्षेत्रमा नाम कमाएका सामाजिक व्यक्तित्व र सेलिब्रेटीहरूबाट दिने अभिव्यक्ति समेतले नेपालीहरूको मन नराम्ररी चिमोटिएको छ। यद्यपि ती कतिपय सवालमा उनीहरूले आम माफी मागिसकेका पनि छन्। एउटा शक्ति सम्पन्न राष्ट्र भएकै आडमा भारतीय सरकारले नेपालमा विभिन्न असमान सन्धि गर्न दबाब सिर्जना गर्ने र राजनीतिक उथलपुथलको आड भरोसामा विभिन्न ऐन मौकाको फाइदा लिँदै नेपालीहरूलाई घुँडा टेकाउने प्रवृत्ति मौलाएको छ। आफ्नो भने जस्तो नभए नाकाबन्दी गर्ने समेतको काम भारतीय पक्षबाट नभएको होइन। विगत पञ्चायत कालमा पनि भारतीय पक्षको समय सबै कुरा हुबहु नमानेकै कारण नेपाल सरकारले नाकाबन्दीको सामना बेहोर्नु परेको तथ्य सबैका नामु सामु छर्लङ्गै छ। यी यावत समस्याका बावजुद पछिल्लो समयमा भारतीय पक्षबाट नेपालको खुला सिमानाको फाइदा उठाउँदै सीमा अतिक्रमण गर्ने कार्य तीव्रता रूपमा अगाडि बढ़िरहेको सबैलाई अनुभूत भएको कुरै हो। उसले सबैतर्फबाट नेपालमा भएको अशान्ति राजनैतिक खिचातानीको फाइदा लिँदै नेपाललाई लुटिरहेको छ भन्दा सायद अत्युक्ति नहोला। पछिल्लो पटक नेपालको रूपन्देही मार्चबार क्षेत्रमा नेपाली भूमि भारतीय पक्षले अतिक्रमण गरिरहेको छ। भारतले यसअघि नवलप्रासीको सुस्तालाई हडपिसकेको कुरा पनि सबैको सामु छिपेको छैन। मार्चबार क्षेत्रको नेपाल भारत सिमानामा बगौली आठ स्थित मनझरियाको 10 गजासँग जोडिएको करिब 20 बिघा नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो हाली मुहाली प्रदर्शन गरिरहेकै छ। परेड खोलिरहेकै छ। यसबारेमा सरकार केही बोलिरहेको अवस्था छैन। तर किन यस्तो गर्दैछ सरकार? जनस्तरबाट बाहेक सरकारी तवरबाट विरोधको स्वर गुन्दिन सकेको छैन। यसको प्रमुख कारण भनेको राजनीतिक खिचातानी नै हो भन्ने अनुमान गर्न सकिन्छ। नेपाली भूमि भारतीय पक्षले योजनाबद्ध ढंगले हडपिरहेको हामी अनुभूत गर्न सक्छौं। श्रोता, तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको छ। आजको श्रृङ्खलामा रहेर हामीले 200 वर्ष अगाडिको इतिहासलाई कोट्याउन गुज्रिएका छौँ। आखिर हाम्रो नेपाली भूमि किन भारतीयले मिचिरहेको छ? किन यी सन्धि सम्झौताहरू गरिए? यही प्रसङ्गलाई उठान गर्न खोजिरहेका छौँ। हाम्रो इतिहास कतिपय नेपाली जनताहरूलाई थाहा नहुन सक्छ, त्यसैले हामीले आज यो इतिहास कोट्याउन खोजिरहेका छौँ। किनकि हामी नेपाली भएर हाम्रा गौरवका विषयवस्तुहरू, हाम्रो इतिहास सम्पूर्ण नेपालीलाई थाहा हुन आवश्यक छ। त्यसैले आजको श्रृङ्खलामा हामीले 200 वर्ष अगाडिको इतिहासलाई समावेश गरिरहेका छौँ। यति बेलाको क्रममा छोटो व्यापारिक विश्राममा जानेछौँ। व्यापारिक विश्राम लगत्तै पुनः बाँकी प्रसङ्गका साथ कार्यक्रममा उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोला रेडियो अर्पण 104.5 मेगाहर्ज। होइन हजुर, निराश देख्दैछु नि। के को चिन्ता परेको छ आज भोलि? हेर्न बुढी, घर बनाउने त भनियो,

समयमा तपाईँहरू सम्पूर्णलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु। यदि तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको छ। यति बेला तपाईँले हामीलाई दुईवटा माध्यमबाट सुन्दै हुनुहुन्छ, रेडियो अर्पण 104.5 मेगाहर्जको आकाशीय ध्वनि तरङ्ग र इन्टरनेट अनलाइनको www.radioarpan.com.np बाट विश्वभर जुनसुकै स्थानमा पनि लगइन गरेर सुनिराख्नु भएको छ। तपाईँ जहाँ जे जस्तो स्थानमा रहेर हामीलाई सुनेर साथ दिइराख्नु भएको छ, तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। कार्यक्रममा हाम्रो देश हाम्रो गौरवको यस श्रृङ्खला लिएर हामी हरेक हप्ताको बिहिबार बिहान 8 बजेको शुभ बिहानी पश्चात करिब करिब 9 बजेसम्म रहने गर्दछौँ। कार्यक्रममा हाम्रो देश हाम्रो गौरवको यस श्रृङ्खलामा राष्ट्र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू, सकारात्मक सोच, प्रेरक प्रसङ्ग, साथसाथै मिठा मिठा स्वदेश गानहरू उठान गर्ने गर्दछौँ। आजको श्रृङ्खलामा 200 वर्ष अगाडिको असमान सन्धिको प्रसङ्गलाई उठान गरिरहेका छौँ। मेरो आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दापारीबाट दाजु रिजनको साथ मिलिराखेको छ भने म छु कार्यक्रम प्रस्तुता सुशील पौडेल। तत्कालीन अङ्ग्रेजको कब्जाबाट सन् 1947 मुक्त बनेको भारतले छिमेकी मुलुकहरूसँग पनि आफ्नो सोही प्रवृत्तिलाई देखाएको त होइन भन्ने अनुमान गर्न सकिन्छ। उसले त्यो बेलाको इतिहास स्मरण गर्न सक्नुपर्छ र छिमेकी राष्ट्रको निरीहता राजनीतिक उथलपुथलको फाइदा लुट्नतर्फ लाग्न हुन्न, तब मात्र उसको शिर उँचो हुन सक्थ्यो। इतिहासको कालखण्डलाई हेर्दा हाम्रो मुलुक नेपाल प्रत्यक्ष कहिल्यै पनि दोस्रो मुलुकको दासतामा बाँच्नु नपरेको गौरवपूर्ण इतिहास ताजै छ, जुन समस्त नेपालीका लागि गौरवको कुरा हो। यद्यपि हामी आज भारतीय पक्षबाट भने निचोरिएरै बाँच्न विवश भएका छौँ, यो हाम्रो लागि सही र पाच्य होइन। तर विडम्बना विपक्षीमा हुँदा चर्को चर्को कुरा गर्ने नेताहरू सरकारमा गएपछि भने भारतीय दादागिरीको विपक्षमा आँसम्म गर्न सक्रिएको अवस्था छैन। हाम्रा वीर पुर्खाले नाङ्गो खुकुरी र भालाको बलमा साहसका साथ लडेर साम्राज्यवादी अङ्ग्रेजका अगाडि वीरता देखाएका थिए। त्यही पुर्खाको इतिहासबाट आज पनि विश्वभर नेपालीहरू परिचित भएका छन् भने त्यही अङ्ग्रेजले भारतलाई आफ्नो पैताला मुनि कुल्चेर राखेको इतिहास ताजै छ। हिजोको इतिहास खर्लप्प बिर्सेर अहिले भारतीय पक्षले नेपालप्रति बेला बेलामा देखाएको हेपाह प्रवृत्ति साह्रै निन्दनीय र खेदपूर्ण छ। नेपालमा वास्तवमा राजनेता नहुने र नेपाली राजनीतिक दलहरूका बीचमा वैदेशिक नीतिप्रति ऐक्यबद्धता नहुनेको मुख्य फाइदा भारतीय पक्षले सिधै उठाएको छ। शासकहरूको सत्ता केन्द्रित राजनीति कुर्सी मोहर पार्टी भन्दा राष्ट्रमाथि राख्न सक्ने घटिया सोचका कारण पनि भारतले नेपाललाई हेप्ने गरेको हो भन्न सकिन्छ। सत्ता भन्दा बाहिर बस्दा राष्ट्रियताको चर्को कुरा गर्ने तर आफूलाई जनप्रेमी उद्घोष गर्ने नेताहरू पनि सत्तामा पुगेपछि भारतीय शासकप्रति नतमस्तक हुँदै प्रवृत्ति नेपाली राजनैतिक नेतृत्वमा हावी हुँदै आइगएको छ, जसका कारण नेपालको राष्ट्रियतामा आँच आइरहेको छ। यसै परिवेशमा नेपालको 35 प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा फोटो झुन्ड्याउन सफल साधकी प्रधानमन्त्री सुशील कोइरालाले समेत टनकपुर नेपालको नभई भारतको नै भएको भन्नुले नेपालीहरूमा थप लज्जाबोध गराएको अनुभूत गर्न सकिन्छ। नेपाली शासकहरू कतिसम्म गैर जिम्मेवार छन् र नेपालीहरूको मनलाई कतिसम्म चिमट्ने गरी अभिव्यक्ति दिँदा रहेछन् भन्ने यो गतिलो उदाहरण हो। नेपाली इतिहासलाई गम्भीर ढङ्गले अध्ययन गरेर हेर्ने हो भने यो मुलुकले राष्ट्रवादी शासक र राजनीतिक नेतृत्व पाउन अझै नसकेको हो कि भन्ने अनुबोध गर्न सकिन्छ। नेपाली शासकहरूले आफ्नो सत्ता स्वार्थको रक्षार्थ बेला बेलामा भारतसँग गरिएका असमान सन्धि र सम्झौताहरूबाट नेपालले बेर्नु परेको क्षतिको हिसाब हुन सक्दैन। जब मुलुकमा राजनीतिक अस्थिरता हुन्छ तब भारतले नेपाली भूमि अतिक्रमण गर्न र असमान सन्धिलाई अगाडि बढाएको पाइन्छ। नेपालीहरू भारतीय पक्षबाट भएका यस्ता हेपा प्रवृत्तिबाट आजित भइरहेका छन् भने राज्यको कर्मचारीको हैसियतले जिम्मेवार निकायमा भएका व्यक्तिहरू पनि केही चनाखो नभएका होइनन्। तत्कालीन समयमा झापाका प्रमुख जिल्ला अधिकारी गृहनाथ भण्डारीले भारतीय पक्षद्वारा अतिक्रमण गरी बनाइएको सडक तत्काल ठेकेदार कम्पनीलाई भत्काउन लगाएर सीमा सुरक्षामा विशेष तासो राखेर उदाहरण प्रस्तुत गरेका थिए, तर त्यस्तो चरित्र र दृष्टिकोण सत्तामा रहेकाहरूमा देखिन सकेन। केन्द्रीय स्तरमा राजनैतिक दलहरूले भारतप्रति यसरी नै खबरदारी गर्न सक्नु पर्थ्यो, त्यो हुन सकेन, जसका कारण भण्डारीले देशको सीमाप्रति देखाएको राष्ट्रप्रेमले सार्थकता पाउन सकेन, जसका कारण आज पनि थुप्रै ठाउँमा राति नेपाली भएर सुतिरहेका हामी नेपाली जनताहरू उर्दा भारतीय भएर उठिरहनु पर्ने व्यवस्था सहन बाध्य हुनु परेको छ। नेपाल र नेपाली राष्ट्रको कुरा गर्दा सुगौली सन्धिमा गुमाउनु परेको नेपालको त कुरै छाडौं, हाल आएर विभिन्न स्थानहरूमा भारतीय सीमा सुरक्षा बलद्वारा राज्य जती गरी अतिक्रमण गरेको भूभागको फिर्ता गरी ज्यादती रोक्ने कार्यमा समेत सम्पूर्ण राजनीतिक दलका नेताहरू असफल भएको भन्ने कुरा टनकपुर र महाकाली सन्धिले प्रमाणित गरिसकेको छ। अब हामी नेपाली जनता चुप लागेर बसी नेपालको राष्ट्रियता, अखण्डता, एकता र स्वतन्त्रताको रक्षाको जिम्मेवारी राजनीतिक दलका नेताहरूमा मात्र छाडिदिने हो भने बाँकी देशलाई नै गुमाउन सक्ने खतरा हाम्रो सामु छ। तसर्थ हाम्रो देशको रक्षाको जिम्मा अब हामीले हाम्रो काँधमा लिनुपर्छ, किनकि हामी गोर्खाली भनी विश्वमा चिनिएका वीर पुर्खाका सन्तान हौ। भाला र खुकुरी नचाहेर अमेरिकी साम्राज्यवादलाई हराएका सन्तति हौ। त्यस्तै नालापानी र सतलजको किल्लामा हतियार तथा गोला बारूदले सुसज्जित अङ्ग्रेजको फौजसँग खुकुरीको भरमा लड्ने पुर्खाका सन्तान हौ। हामीले आफ्नो पुर्खाले कमाएको वीरतालाई सगरमाथाको शिखर जस्तै विश्वमा नै उच्च बनाउनु पर्छ। 193 वर्ष पहिला सुगौली सन्धि गरी अन्यायपूर्ण तरिकाबाट खोसिएको आफ्नो भूमि फिर्ता लिनको लागि आफ्नो आत्मबल जगाउन र जाग नेपालीहरू हो। कति सुतिरहेका छौ भने नेपाल आमाले पुकार गरिरहेकी छन्। यो चुनौतीलाई सहर्ष स्वीकार गरी अब हामी शारीरिक, मानसिक, राजनीतिक, वैचारिक र सांस्कृतिक रूपमा नै विशाल नेपाल निर्माणको कार्यमा अग्रसर हुन अति आवश्यक छ। हामी नेपाली भूभागहरूमा विदेशी सिपाहीहरू परेड खेलेको हेर्न चाहँदैनौ, दिनहुँ सिमाना मिचिएको पनि हेर्न चाहँदैनौ। नेपाली जनता सिमानाबाट विस्थापित भएको पनि हामीलाई स्वीकार्य छैन, न त हामीलाई विस्तारवादका कालो हस्ताक्षेप स्वीकार्य छ। त्यसैले त यदि हामीले हाम्रो देशमा स्वाभिमानपूर्वक बाँच्न चाहन्छौ भने राष्ट्रियता रक्षाको आन्दोलनको समाहित बनौ, वैदेशिक हस्ताक्षेप सीमा अतिक्रमणको विरुद्ध मोर्चाबन्दी गरौं, अनि सुगौली सन्धिमा हाम्रो मिचिएको भूमि, हामीले गुमाएको भूमिको फिर्ता मागौं। भारतका प्रधानमन्त्री मनमोहनको कानसम्म पुग्ने गरी चिच्याऊ अब हाम्रो जमिन फिर्ता दे भन्दै नेपाली स्वाभिमानको रक्षार्थ खटौं। विस्तारवादी स्वार्थमा लम्पसार पर्ने प्रतिक्रियावादी सामन्तवादी तत्त्वलाई खबरदारी गरौं, उनीहरूलाई परास्त गर्ने आन्दोलनको सुरुवात गरौं। फेरि एकपटक लम्को नौजवान, चम्को नौजवान, खुकुरी र बन्दुक बोकी लम्को नौजवान। साँच्चै नेपालको भूभागको क्षेत्रफलको कति हो भन्दा हाम्रो सदा सदा 1,47,000 उत्तर आउने गर्छ। सधैँ यस्तै भयो भने हामी कसरी नेपाली भनेर चिनिने? अब हाम्रो भूमि भारतीय विस्तारवादीले दिनहुँ मिल्दैछ, तर हामी सुतिरहेका छौँ, अब जाग्न आवश्यक छ। हामीले सुगौली सन्धिमा गुमाएको भूमि फिर्ता माग्न आवश्यक छ र चिच्याउन आवश्यक छ। सडक सडकमा उत्रेर हाम्रो भूमि फिर्ता माग्न आवश्यक छ। सम्पूर्ण नेपाली जनताहरू एक हुन आवश्यक छ। श्रोता, तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रममा हाम्रो देश हाम्रो गौरव सुन्दै हुनुहुन्थ्यो। आजको श्रृङ्खलामा रहेर हामीले 200 वर्ष अगाडिको इतिहासलाई कोट्याउने प्रयास गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम प्रति सल्लाह सुझाव, टिका टिप्पणी अनि प्रतिक्रिया छन् भने स्टुडियोको टेलिफोन नम्बर 056-563-332 फोन गरेर टिपाउन सक्नुहुनेछ र फेसबुक मार्फत आफ्ना प्रतिक्रियाहरू दिन चाहनुहुन्छ भने फेसबुकको सर्च बक्समा गएर हाम्रो देश हाम्रो गौरव सर्च गर्न सक्नुहुनेछ। त्यस पश्चात त्यहाँ एउटा पेज भेट्टाउनुहुनेछ, त्यस पेजमा आफ्ना टिका टिप्पणी प्रतिक्रियाहरू पोस्ट गर्नुहोला। तपाईँका टिका टिप्पणी प्रतिक्रियाबाट नै हामी आगामी कार्यक्रमहरू अगाडि बढाउनेछौँ। यहाँनिर तपाईँलाई यो कुरा जानकारी गराए। यतिन्जेल तपाईँले हामीलाई कार्यक्रम जहाँ जे जस्तो स्थानमा रहेर सुनेर साथ दिनुभयो, तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। मेरा आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन यतिन्जेल साथ दिने दाजु रिजनलाई पनि धेरै धेरै धन्यवाद प्रकट गर्दै अर्को हप्ता अर्को कुनै नयाँ विषयवस्तुको साथमा उपस्थित हुने वाचा गर्दै कार्यक्रम प्रस्तुता म सुशील पनि उजेल पर्न चाहन्छु। हौस् त नमस्कार। नेपालको जय होस्, जय मातृभूमि, जय नेपाल।